संतनता की सुनजी संतनता की सुनजी आदर्श को प्रतीक थियो प्रजातांत्रिक आंदोलन में अतुलनीय योगदान दियो संत नेता की सुनजी निष्ठावान नेता तिमी श्रद्धाले शिर झुक्छ तिम्रो व्यक्तित्वले मित्रताको बिगुल फुक्छ निष्ठावान नेता श्रद्धाले शिर झुक्छ तिम्रो व्यक्तित्वले मित्रताको बिगुल फुक्छ सुराही र छाता अनि एउटा टिनको बाकसमा जिन्दगी नै अर्पण गर्यो प्रजातान्त्रिक आकाशमा संत नेता किशुनजी जीवन उच्च विचार तिम्रो एउटै मन्त्र रह्यो तिमीले फेर्ने सासमा पनि केवल प्रजातन्त्र रह्यो सदा जीवन उच्च विचार तिम्रो एउटै मन्त्र रह्यो तिमीले फेर्ने सासमा पनि केवल प्रजातन्त्र रह्यो देश र जनता भन्दा भन्दै आफैलाई बिर्सिगयो त्यसैले त जनता बीच आदर्शका नेता भयो संत नेता किशुनजी आदर्शको प्रतीक थियो प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दियो संत नेता किशुनजी।